आस्कारुन राम्रा राम्रा मैयाले आस्कारुन तातो तातो जवानी चढ्या छ मोहारैले बतायो भागुतीले सतायो कोही छ भने राउ माया यतैबाट जाउ माया ईश्वरले आस्कारुन राम्रा राम्रा मैयाले आस्कारुन तातो तातो जवानी चढ्या छ मोहारैले बतायो भागुतीले सतायो कोही छ भने राउ माया यतैबाट जाउ माया कोही छ भने राउ तातो तातो जवानी चढ्या छ मोहारैले बतायो भागुतीले सतायो कोही छ भने राउ माया यतैबाट जाउ माया आमा हेर्दैन आफूलाई मन पर्नेले टेर्दैन तातो तातो जवानी चढ्या छ मोहारैले बतायो भागुतीले सतायो कोही छ भने राउ माया यतैबाट जाउ माया हुने खोजेर पाइएन नक्कल पार्ने आफूलाई चाहिएन तातो तातो जवानी चढ्या छ मोहारैले बतायो भागुतीले सतायो कोही छ भने राउ माया यतैबाट जाउ माया खोजेर पाइएन नक्कल पार्ने आफूलाई चाहिएन तातो तातो जवानी चढ्या छ मोहारैले बतायो भागुतीले सतायो कोही छ भने राउ माया यतैबाट जाउ माया कोही छ भने राउ माया यतैबाट जाउ माया Thank you. आत्मा सुन्ने के छैन गोजीमा तातो तातो जवानी चढ्या छ मोहारैले बतायो भगवतीले सतायो ओइ छ भने राम यतैबाट जाउँ मायाको खोजीमा आत्मा सुन्ने के छैन गोजीमा तातो तातो जवानी चढ्या छ मोहारैले बतायो भगवतीले सतायो ओइ छ भने राम यतैबाट जाउँ भन्छन् मातेको केटायो तातो तातो जवानी चढ्या छ मोहारैले बतायो भगवतीले सतायो ओइ छ भने राउमाया यतैबाट जाउँ माया पच्चिसले भेटायो केटी भन्छन् मातेको केटायो तातो तातो जवानी चढ्या छ मोहारैले बतायो भगवतीले सतायो ओइ छ भने लाउमाया यतैबाट जाउँ माया ओइ छ भने लाउमाया यतैबाट जाउँ माया तातो तातो जवानी चढ्या छ मोहारैले बतायो भगवतीले सतायो ओइ छ भने राउमाया यतैबाट जाउँ माया पण्डितलाई टाकियो गाउँ गाउँ टोले कोही पाइन थाकियो तातो तातो जवानी चढ्या छ मोहारैले बतायो भगवतीले सतायो ओइ छ भने राउमाया यतैबाट जाउँ माया ओइ छ भने राउमाया यतैबाट जाउँ माया